नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा संविधान सभाले संविधानमा समेट्नुपर्ने विषयमा आफ्नो सुझाव र माग पेश गर्न संविधान सभा बाहिरका दल र सरकारवाला सबैलाई आह्वान गरेको छ। संविधान सभाको राजनैतिक सहमति तथा संवाद समितिको बैठकले लिखित रूपमा संविधानमा राख्नुपर्ने विषय पेश गर्न आह्वान गरेको हो। समितिले त्यस्ता दल र सरकारवालाले पेश गर्ने सुझाव र माग वर्गीकरण गरी संविधान सभामा समेट्ने उपाय खोज्नका लागि गोकर्ण राज विष्टको समक्षमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिमा बालकृष्ण खाँड, महेन्द्र यादव, रेखा शर्मा र शिवलाल थापा सदस्य रहेको सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो। त्यस्तै संविधान सभा बाहिरका राजनैतिक दल, सशस्त्र समूह र सरकारवालासँग वार्ता गर्न नरहरी आचार्यको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। गोप्य रूपमा वार्तामा सक्रिय रहने समितिमा सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, अशोक राई र सर्वेन्द्रनाथ शुक्ला सदस्य हुनुहुन्छ। यसैबीच समितिका सदस्यहरूले संविधान सभा बाहिरका दललाई सहमतिमा ल्याउने हो भने पहिले संविधान सभा रहेका दलहरूबीच एकता र सहमति हुनै पर्नेमा जोड दिएका छन्। चितवनको नानगढ स्थित पुलचोकमा ट्रकको ठक्करबाट गैराती एक महिलाको मृत्यु भएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट भरतपुरकी 25 वर्षीय पवित्रा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ आउँदै गरेको ना सोरप 3480 नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको। यस्तै चितवनको भरतपुर एक देवघाटमा बसको छतबाट खसेर एकजना गम्भीर घाइते भएका छन्। आज बिहान मलामी जाँदै गरेको ना 3 ख 69 22 नम्बरको बसको छतमा बाट खसेर पूर्वी चितवन वीरेन्द्रनगर 5 का 65 वर्षीय रत्नलाल कण्डेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको अहिले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। दुर्लभ वन्यजन्तु बाघको क्रियाकलाप एवं सन्तान उत्पादनको अवस्थाबारे विशेष ढङ्गबाट अनुसन्धान सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न दाताको सहयोगमा अनुसन्धान सुरु गरेको हो। निकुञ्जको बाघको वासस्थान रहेको केही ठाउँमा क्यामेरा ट्र्यापिङ प्रविधिबाट 4 वर्ष लगाएर अनुसन्धान गर्न लागेको निकुञ्जका सहायक संरक्षण अधिकृत टेकाराम पौडेलले जानकारी दिनुभयो। सो अन्तर्गत वर्षको 4 पटक 15 दिनसम्म क्यामेरा ट्र्यापिङबाट बाघको गतिविधि लिने उहाँले बताउनुभयो। जसका लागि 15 वटा क्यामेरा प्रयोगमा ल्याइएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्र निकुञ्जमा 120 वटा बाघ रहेका छन्। चिनको सिन्जियानको राजधानी उरुमचीमा गराइएको बम हमलामा 31 जनाको मृत्यु भएको छ, अन्य केही घाइते भएका छन्। बजारमा किनमेल गरिरहेका माथि लक्षित गरी 2 वटा गाडी भिडमा ठोकाइएको चिनिया सञ्चार संस्था सिन्वाले जनाएको छ। सो क्षेत्रमा यस्ता घटना हिंसाका घटना लगातार भइरहेका छन्। पछिल्लो हिंसामा परि 3 जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। सो स्थान अल्पसंख्यक मुसलमानहरूको बसोबास रहेको क्षेत्र हो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 वटा खेल हुँदैछ। अपरान्ह 4:15 बजेपछि हुने पहिलो खेलमा 4थ स्थानमा रहेको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। कोलकाताको 14 र बेङ्गलोरको 10 अङ्क छ। आजको खेल जित्ने टोली एक स्थानमाथि उक्लनेछन्। त्यस्तै बेलुका 8:15 बजेपछि हुने दोस्रो खेलमा 7औं स्थानमा रहेको सनराइजर्स हैदराबादले 2रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको सामना गर्नेछ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।